तिमीलाई रुवाई आज सारा खुसी म दिन तयार छु तिम्रा पीरहरू ती केही मेटिएला जुनी भरको लागि मदेना तयार छु सधैँ नै महासे तिमीलाई रुवाई आज सारा खुसी मदेना तयार छु गर्ने छैन तिमी हाँसिदेऊ यो आँट नै लिएर कुनै दिन म तिम्रो साथ छोड्ने छैन सधैँ नै महासे तिमीलाई रुवाई आज सारा खुसी म दिन तयार छु मेरो हाक छ तिमीलाई चिठाउने कहाँ मेरो हाक छ तिमीलाई चिठाउने तर मृत्युसम्म गलहत्याउने छैन तिमी बाँचिदेऊ तिमी नै भएर अरू धेर मलाई केही चाहिँदैन सधैँ नै महासे तिमीलाई रुवाई आज सारा खुसी म दिन तयार छु तिम्रा पीरहरू ती केही मेटिएला जुनी भरको लागि म लिन तयार छु सधैँ से तिमीलाई रुवाई आज सारा खुसी मदिना